नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छौँ आज पनि प्रोग्राम जस्ट फर एनजिए लिएर तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि हामी उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट यति बेला साथ दिनुभएको छ विष्णुजीले अनि अनिहरूमा आज पनि हामी दुईजना छौँ सँगै छौँ म प्रतीक्षा छु अनि म सुजिता तपाईँलाई थाहा नै छ प्रोग्राम जस्ट फर इन्जुरी हामी हरेक दिन आउँछौँ बिहान 11 बजेको अर्पण खबरपछि होइन करिब करिब 12 बजेसम्म आउने गर्दछौँ र विशेष गरी तपाईँसँग रमाइलो कुराकानी गर्छौँ कहिले समस्या विषयमा कुरा गर्छौँ कहिलेकाहीँ तपाईँहरूको प्रतिभालाई लिने गर्दछौँ पक्कै पनि कहिलेकाहीँ माया प्रेमको वरिपरि अलिक नजिक नजिक रहेर माया प्रेमको बारेमा पनि कुराकानी गर्छौँ जे होस् यो समयलाई चाहिँ एकैछिन भए पनि एकदमै रमाइलो बनाउने कोसिस हामी गर्छौँ र आज पनि रमाइलो खालको टपिक्स छ हामीसँग तपाईँको लागि तर हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ 0956533332 र 0956533333 को दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ यो बाटो भएर आउनुहोस् त्यस पछाडि आज हामी तपाईँसँग के बारेमा कुरा गर्छौँ होइन के छ हामीले के लिएर आएका छौँ तपाईँको लागि तपाईँले पक्कै पनि थाहा पाउनुहुन्छ र अलिकति व्यस्त हुनुहुन्छ भने ठिकै छ फोन गर्न भ्याउनु भएको छैन भने पनि केही छैन होइन कार्यक्रमलाई चाहिँ सुनेर साथ दिनुहोस् रमाइला खालका गीतहरू हाम्रो विष्णुजीले बजाउनुहुन्छ एकदमै विष्णुजीको रोजाई सबैलाई मनपर्छ जस्तो लाग्छ होइन हामीलाई त एकदमै मनपर्छ र सबैलाई मन पनि पर्छ यति बेला हामी एउटा आवाज सुन्छौँ प्रोग्रामको सुरुवातमा त्यस पछाडि हामी तपाईँसँग कुराकानी गर्नेछौँ प्रेम दिवस हर दिन हो कि प्रेम दिवस कागज को तिमीले नै मिठो सुवास भर्यो ओ कागज को फूल छेतीमा तिमीले नै मिठो सुवास भर्यो बसन्ती माया भयो मेरो जब तिमी मेरै भागमा पर्यो रितो मेरो जीवनमा जब भयो तिम्रो प्रवेश तिमी भित्रै हराउन म पनि त भए विवश यस्तो लाग्छ आज भोलि जब दिन हो कि प्रेम दिवस, हर दिन हो कि प्रेम दिवस। यो आवाजपछि पुनः तपाईँलाई स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयमा छौँ हामी आज तपाईँसँग कुराकानी गर्ने कोसिसमा छौँ र विशेष गरी तपाईँहरूलाई भन्नुपर्छ हामीले आज केही पनि लिएर आएको छैन तपाईँहरूको लागि होइन के लिएर आएको छौँ भनेर झुटो बोल्यो सुरुमा तर केही चाहिँ तपाईँले गर्नुपर्छ फोन सम्पर्कमा आइसकेपछि आज चाहिँ विशेष गरी जसले चाहिँ गीत गाउन जान्नु भएको छ त्यो साथीहरूले मात्र फोन गर्नु होला होइन आज चाहिँ हामी तपाईँहरूको गीत सुन्छौँ तपाईँहरू पक्कै पनि गाउनुहुन्छ होला गुनगुनाउनुहुन्छ होला नगाए पनि गुनगुनाउनु त पक्कै पनि हुन्छ सुजिताले जस्तै गरी होइन हाम्रो विष्णुजीले जस्तै गरी गुनगुनाउनुहुन्छ होला यदि त्यस्तो छ भनेदेखि तपाईँको त्यो गुनगुनाउने शैली हामीलाई पनि सुनाउनुहोस् यति बेला प्रोग्राममा आएर होइन हामी तपाईँहरूलाई अवसर पक्कै पनि दिन्छौँ। 0935 63 332 र 0935 63 333 को दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। तपाईँको गीत तपाईँको प्रतिभा सम्पूर्णलाई सुनाउन सक्नुहुन्छ रेडियो अर्पण मार्फत र प्रोग्राम जस्ट फर इन्जोय मार्फत होइन। र आज अलिकति बढी गर्मी नै छ है सुता, गर्मी बढिरहेको छ दिन पर्दैन। तिमीलाई गर्मी भएको छ कि छैन अहिले? भएको छ है। सबैजना साथीहरूले एकदम गर्मी छ भन्नुहुन्छ तर सबैभन्दा गर्मीमा के गर्नुपर्छ भन्ने पनि थाहा छ तर थाहा भए पनि गर्नुहुन्न। कतिजना साथीहरूले एकदम धेरै एकदम जति सक्यो टन्न चिसो पानी पिउनुहोस्, मैले चाहिँ जति बेला पनि पानी पिउनुहोस् भन्छु सबै साथीहरूलाई। सुताको सल्लाह चाहिँ के छ? पानी टन्न पिउनुपर्छ, गर्मीमा अब धेरै हिँड्नु हुँदैन घाममा होइन, हिँड्नु पऱ्यो नि छाताहरू। र लेडिज हुनुहुन्छ भने हल्का सनस्क्रिन प्रयोग गर्नुहोस् रे, क्या हजुर मैले खुसुक्क भने है फेरि। र पानी टन्न पिउनुहोस्, छाता ओढेर हिँड्नुहोस् होइन, त्यो घामको किरणबाट सिधै रूपमा चाहिँ तपाईँ बस्नुहोस्। अझ अलिकति गर्मी हुन्छ, ज्यालाई शीतल जे गरेर हुन्छ नि शीतल चिसो एकदम सकेसम्म प्रायः जस्तो पानी हाल्यो भने चिसो अनुभव हुन्छ केही पनि फाइदा पुऱ्याउँछ। हामीले प्रायः जस्तो भन्दै आउँछौँ है एकदम गर्मी बढिरहेको बेलामा यस्तो सल्लाह सुझावहरू तपाईँहरूलाई दिइरहन्छौँ। हुन त तपाईँहरू पनि धेरै समझदार हुनुहुन्छ तै पनि बिर्सिनु भयो कि भनेर सम्झाएको मात्रै अहिले चाहिँ होइन। र आउनु चाहनुहुन्छ यति बेला प्रोग्राममा भनेदेखि फोन गर्नुहोस्, ठिकै छ। तपाईँ अलिकति व्यस्त हुनुहुन्छ होला होइन, खाना खाएर आफ्नो आफ्नो काममा हुनुहुन्छ होला, सुनेर साथ दिनुभएको छ जस्तो हामीलाई लागिरहेको छ है। पक्कै पनि सुन्नु भएको छ, नसुन्ने त कुरै छैन नि, हामीलाई यति धेरै माया गर्नुहुन्छ होइन। र यति बेला हामी प्रोग्राममा फेरि पनि तपाईँको लागि आफै एउटा आवाजलाई नै अगाडि जोड्छौँ। अहिले चाहिँ हाम्रो विष्णुले तुरुन्तै आवाज बजाइहाल्नुहुन्छ, त्यस पछाडि फेरि आउँछौँ। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम जस्ट फर इन्जोय। ए एक किसिमको यो छोटो व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छौँ प्रोग्राम जस्ट फर एनजिओमा। प्रोग्राम जस्ट फर एनजिओ बिहान 11 बजीको अर्पण खबर लगत्तै करिब करिब 12 बजेसम्म आउने गर्दछ र 12 बज्न पनि लागिरहेको छ होइन, नजिक नजिक आइपुगेको छ घडी, एकदम घुम्दै घुम्दै 12 बजेको ठाउँमा पुग्न लागिसकेको छ र अझै पनि समय त थोरै नै छ, 12 बजिसकेका चाहिँ छैन, त्यही भएर तपाईँ आउनुहोला। विशेष गरी आज चाहिँ हामीले तपाईँहरूको गीत सुन्नुपर्छ भनेर तपाईँहरूलाई फोन गर्नुहोस् भनिराखेका छौँ। यो सुना 56 63 33 32 र 33 को बाटो र यति बेला कोही मित्र आउनु भएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हेलो हेलो दिदी, नमस्ते। नमस्ते, कहाँबाट टुक्क बोल्दै हुनुहुन्छ? म वीरेन्द्रनगरबाट सबिना हो। एहे, वीरेन्द्रनगरबाट सबिना? हजुर। के छ सबिना? सबै ठिकै छ, घाम लागिरहेछ है अहिले, म त रुखको फेट्टा बसेर कुरा गरिरहेछु। अहिले घाम लागिरहेछ भन्दाखेरि त आनन्द भएको छ जस्तरी कुरा गर्नुभयो त, कस्तो घाम लागिरहेछ भने गर्मी भएरै छ भने बुझ्नु हुन्थ्यो होइन? या आफको फेटमा बसेर कुरा गरिराखेको छु गर्मी भएर। आप खाँदै खाँदै त होइन नि फेरि? होइन, आप खानु हुँदैन अहिले, अमिलो न अमिलो छ। अमिलो पनि हुन्छ फेरि गर्मी समयमा खानुभयो भने एकदम झापे समातिहाल्छ होइन, त्यसले असर गरिहाल्छ त्यो घर नखानु। मम्मी बुवाले चाहिँ नखानु भन्नुहुन्छ होला, हाम्रो सबिनाजी लुकेर खानुहुन्छ झार्दै होइन तलबाट, अनि त्यसपछि पुरा पछाडि फर्केर कहिले कहिले तर नखानु चाहिँ। अनि के गर्नुहुन्छ अरे हाम्रो सबिनाले? म त्यतिकै बसे बसे हो, बसे बसे त होइन होला नि, हामीलाई सम्झिनु पनि हुन्न बसिरहेको बेलामा के भन्नु र है? सम्झिनुहुन्छ आज सबिनाजी? सबिनाजीसँग हाम्रो रमाइलो कुराकानी भइरहेको, के गर्नु सम्बन्ध विच्छेद भइसक्यो उहाँसँग र यति बेला फेरि अर्को मित्र आउनुभएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हेलो, नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? रमाइलो मात्र गरेको है डेभिड जी, फेरि अनि थाहा चाहिँ नसोच्नुहोस् है। अनि के छ, खाना खानु भयो? खाना खासैन, अब एकछिनमा खाने। ओहो, 12 बजे भइसक्यो त, हामी खाना त खाएर आएको है, टन्न खाएको, खाना त आवाज आएको छैन राम्रो, सायद गर्मीले होला। अनि हामीलाई आज कुन गीत सुनाउनुहुन्छ? मलाई यो पर्वत खरेलको याद भन्ने गीत चाहिँ अघि गाउन सुनाउन मन लाग्यो, त्यही भएर। हुन्छ ल, कोही न कोही त चाहिँदो रहेछ हो। हजुर, याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ हो। हजुर, ल सुरु सुरु गर्नुस्। सुनाइ। ओके, ल ल। याद, याद, याद, याद, याद, याद करन पनी कोही न कोही त चाहिँदो रहेछ, कुनै मोडमा साथी पाइदो रहेछ, कुनै मोडमा साथी पाइदो रहेछ, कुनै मोडमा गुमाइदो रहेछ, कुनै मोडमा गुमाइदो रहेछ, बाटोमा भेटिने कोही, बाटोमै छुटिने कोही, बाटोमा भेटिने कोही, तुमै छुटिने कुही बचुमै छुटिने कुही यति बुझ्दा बुझ्दै पनि याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ। कस्तो मिठोसँग गाउनु भयो डेभिडजी, धेरै धेरै धन्यवाद है। अहिले पनि हामी छुटिन्छौँ, पक्का पक्का पक्का पक्का डेलिगेसन, हजुर डेलिगेसन हाम्रो डेभिडजी सर्वप्रथम त हजुरहरूलाई होइन धन्यवाद रेडियो परिवारलाई र मलाई जसले पनि डेभिड भनेर चिन्नुहुन्छ हुन्छ डेभिडजी पृष्ठमा तपाईँले गाउनु भएको गीत बजिरहेछ सुन्दै गर्नुहोस् है। नमस्कार डेभिडजी आउनु भएको थियो र हामी कोही मित्र हुनुहुन्छ एकजनालाई मात्र हामी लिन सक्छौँ मात्र त्यो पनि छोटो कुरा गर्नुहोस् है भन्नुभएको छ विष्णुजीले उहाँसँग उहाँलाई स्वागत गरौँ। हेलो हेलो विष्णुजी, हेलो विष्णुजीले झुक्याउनु भयो भनेर भन्न मिल्दैन है, साथीले फोन राखेर जानुभएको जस्तो लागिरहेछ। तपाईँ आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस्, तर आज चाहिँ सायद अब सम्भव छैन कि जस्तो लागिरहेछ है। हामी लगभग कार्यक्रमको अन्तिममा छौँ, अब चाहिँ कार्यक्रमबाट बिदा माग्नुपर्छ। तिनजेलसम्म तपाईँले सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। र प्रोग्राममा आउनुभएको थियो मित्र सबिना हुनुहुन्थ्यो वीरेन्द्रनगरबाट, अनि डेभिडजी आउनुभएको थियो, निकै निकै मिठो स्वर थियो है, एकदमै मन पर्यो। र तपाईँहरू दुवैजनालाई धन्यवाद छ, फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद, सुनेर बस्नुहुने सबैजनालाई धन्यवाद छ, र विशेष गरी प्रविधि कक्षीबाट हामीलाई साथ दिनुभएको थियो बिजनेसले उहाँ लाई पनि धेरै धेरै धन्यवाद छ। र आजको प्रोग्राम जस्ट फर एन्जेबाट म प्रतीक्षा अनि म सुचिता एकैसाथ बिदा हुन्छु। नमस्कार। बाटोमा भेटिने कोही बाटोमै छुटिने कोही बाटोमा भेटिने रेडियो अर्पण 104.5 मेगाहर्ट्ज चितवन।